تفسیر آیت نمبر 111 سے، وَلَوْ أَنَّنَا نَزَّلْنَا إِلَيْهِمُ الْمَلَائِكَةَ، اور اگر ہم اتارتے ان کی طرف فرشتے، کن کی طرف؟ یہ نہ ماننے والوں کی طرف، وَكَلَّمَهُمُ الْمَوْتَى، اور کلام کرتے ان سے مردے، وَحَشَرْنَا عَلَيْهِمْ كُلَّ شَيْءٍ، اور ہم اکٹھی کر دیتے ان پر ہر چیز، قبلاً سامنے، مَا كَانُوا لِيُؤْمِنُوا، وہ ایمان لانے والے تھے ہی نہیں، إِلَّا أَن يَشَاءَ اللَّهُ، مگر یہ کہ اللہ ہی چاہے، وَلَكِنَّ أَكْثَرَهُمْ يَجْهَلُونَ، لیکن ان میں سے اکثریت جہالت برت رہی ہے، اس لیے مانتی نہیں۔ آیت نمبر 109 میں نشانیوں کی بات ہوئی تھی کہ ہمارے پاس نشانیاں آئیں تو ہم مان جائیں گے، فرمایا نہیں، پہلی دفعہ نہیں مانے تو اب نشانیاں بھی فائدہ نہیں دیں گی، اور نشانیوں کی کیا بات کرتے ہیں اگر ہم ان کی طرف فرشتے بھی اتاریں، جو ایک بہت بڑی نشانی ہے، اور ان سے مردے اس کے باتیں کرنے لگے، کوئی مرا ہوا شخص اٹھ کے کہے کہ میں نے مرنے کے بعد دیکھا، حقیقت معلوم ہو گئی کہ حضور صلی اللہ علیہ وسلم سچے نبی ہیں، اور وہ آپ کی رسالت کی تصدیق بھی کریں، وَحَشَرْنَا عَلَيْهِمْ كُلَّ شَيْءٍ قُبُلًا، ہر چیز ہم ان کے سامنے اکٹھی کر کے لا دیں، ایک نشانی دو کیا، سب کے سب، قبلن کے دو معنی ہیں یہاں، ایک کیا ہے، قابل کی جمع یعنی مقابل سامنے، اور دوسرے قبیل کی جمع، جماعت جماعت، گروہ در گروہ، یعنی ہم گروہ در گروہ، ایک کے بعد ایک گروہ ان کے سامنے لا کھڑا کریں جو حضور صلی اللہ علیہ وسلم کی رسالت کی تصدیق کرے، ان سب کی باتیں کو بھی یہ جھٹلا دیں گے، ان کے دلوں پہ ایسی مہر لگ گئی۔ اور قابل کی جمع اگر ہو، یعنی ہر چیز دنیا کی ان کے سامنے لا اکٹھی کرے اور وہ سب چیزیں بولنے لگیں اور کہیں کہ حضور صلی اللہ علیہ وسلم سچے نبی ہیں، تو یہ کیا کہیں گے، یہ جادو ہے، ہم اس کو نہیں مانتے۔ اگر ہم فرشتے بھی ان پہ اتار دیتے اور مردے ان سے باتیں کرتے اور دنیا بھر کی چیزوں کو ان کے سامنے لا کر جمع کر دیتے اور وہ چیزیں بول اٹھتی، تب بھی یہ ایمان لانے والے نہ تھے۔ آپ دیکھیں نا، جب کسی ٹینک سے پانی ختم ہو جاتا تو آپ پیپ کو آدھا کھولیں کہ پورا کھولیں، یا اگر حمام ہے کوئی تو اس کو الٹائیں جھکائیں، جیسے کولر سے پانی نکالیں، اگر اندر کوئی نہیں نا کولر میں پانی، تو آپ اس کو الٹا بھی کر دیں تو اس میں سے کچھ نہیں نکلے گا۔ اسی طرح جس شخص کے اندر طلب نہیں، جس شخص کی نیت میں ہدایت لینا نہیں، اس کے سامنے دنیا بھر کے دلائل جمع کر دے، وہ نہیں مانے گا۔ یہ کس کے بارے میں آپ کو بتایا جا رہا ہے؟ بتایا تو اہل مکہ کو جا رہا ہے، لیکن یہاں بھی مکہ والے بہت ہیں، ہمارے معاشرے میں بھی ایسے لوگ ہر دور میں پائے جاتے ہیں، جن کو آپ ہر دلیل سے سیٹسفائی کر دیں وہ کبھی نہیں مانیں گے۔ بہت سے لوگ اپنے قریبی عزیزوں، رشتہ داروں، دوستوں کے بارے میں پریشان ہوتے ہیں کہ ہم ہر طرح انہیں سمجھانے کی کوشش کرتے، اور کچھ نہیں تو بچوں کو ہی لے لیں۔ آپ کہتے ہیں کہ ہم ہر طرح انہیں سمجھانے کی کوشش کرتے ہیں، ان کو کوئی بات سمجھ میں ہی نہیں آتی، کریں تو کریں کیا، ہوتا نا ایسے، کیا ہے، کیونکہ ان کے اندر ابھی طلب ہی نہیں۔ تو کہتے ہیں نا، خدا تجھے کسی طوفان سے آشنا کر دے، وہ کیا ہے طوفان، وہ طلب پیدا ہو جائے کہ تیرے بہر کی موجوں میں اضطراب نہیں، تیرے اندر وہ سچی طلب اور تڑپ ہی نہیں، وہ تڑپ آ جائے تو رستہ کہیں بھی مل جاتا ہے اور لازمن مل جاتا ہے، لیکن اگر تڑپ اور طلب نہ ہو تو سامنے رکھا ہوا بھی نظر نہیں آتا۔ مثلا آپ کہیں پر جاتے ہیں کسی کھانے پر، آپ کو بھوک ہی نہیں، تو آپ گوارا ہی نہیں کریں گے کہ یہ دیکھیں کہ پکا ہوا کیا ہے، ہوتا نا ایسے، آپ دسترخوان کی طرف نظر بھی نہیں اٹھائیں، اس لیے کہ آپ کی طلب ہی جو نہیں۔ لیکن اگر آپ بھوکے ہیں تو آپ ڈھکے ہوئے برتن بھی اٹھا اٹھا کے دیکھیں گے کہ اس کے اندر کچھ کھانے کو ہے، کوئی نہ بھی آپ کو پیش کرے تو آپ خود پوچھ لیں گے تو بھی مجھے سخت پیاس لگی ہے، پانی ہے، तो आप पानी कब मांगते हैं? जब आप प्यासे होते हैं, वरना पानी सामने भी रखा हो तो आप कहते हैं अच्छा जब प्यास लगेगी पी लेंगे फिर देखेंगे। इन अहले मक्का का यही हाल हो गया था, और हर उस शख्स का यही हाल है जिसके अंदर हिदायत की तलब कोई नहीं, जो खैर से खाली हो गया। अब दुआ करें किस बात के लिए? कि अल्लाह तलब पैदा कर दे, वो तड़प पैदा कर दे, वो तूफान से आशना कर दे, वो राह दिखा दे। इल्ला अन यशा अल्लाह, अब बस अल्लाह के हाथ में है, वो चाहे तो हिदायत दे दे। वो तो जबरदस्ती भी कर सकता है ना, दिल को जबरदस्ती उल्टा सकता है। वलाकिन अक्सरहुम यजहलून, लेकिन अक्सर लोग नादानी की बातें करते हैं, इसलिए हक को समझ नहीं पाते। वकज़ालिका, और इसी तरह जअलना लिकुल्लि नबिय्यिन अदुव्वन, बनाए हमने हर नबी के लिए दुश्मन, हर नबी के दुश्मन मौजूद रहे। अच्छा ये बात क्यों बताई जा रही? अब देखिए ना कि जब आप कोई अच्छा काम करने लगते हैं ना तो बहुत से लोग आपके मुखालिफ हो जाते हैं, फिर लोग आपको ताने देते हैं। अगर तुम अच्छे होते तो इतने लोग थोड़ी तुम्हारी मुखालफत करते। अगर वाकई तुम सच्चे होते तो सब लोग तुम्हारे पांव धो के पीते। चूंकि तुम्हारी बड़ी मुखालफत हो रही है इसका मतलब ये है कि तुम सच्चे ही नहीं हो। फिर लोग हक का मैयार ये बना लेते हैं ना, किसके साथ मेजॉरिटी? ये हक का मैयार नहीं है कि अक्सरियत किसके साथ है। हक का मैयार ये है कि हक किसके पास, हक हक है, थोड़ा हो या ज्यादा हो। आप मसलन वॉशरूम में जाते हैं, एक बाल्टी साफ पानी की भरी हुई है और एक टब में मैला पानी कपड़े धोए का रखा हुआ है जो ज्यादा है। आप खुद सोचें कि उस ढेर सारे मैले पानी की निस्बत वो एक बाल्टी पानी जो है वो काफी। वसना अगर खुदा ना खासा किसी कुएं में जहर हो और आपके पास एक गिलास पानी हो तो आप किसको तरजीह देंगे? उस एक गिलास को। अल्लाह ताला बता ये रहे हैं कि हर नबी के दुश्मन मौजूद रहे हैं, इसलिए अगर तुम्हारे दीन पर चलने की वजह से लोग तुम्हारे दुश्मन हो जाएं, तुम्हारे मुखालिफ हो जाएं, तो तुम परवाह ना करो, गम ना खाओ। ये तो अल्लाह की सुन्नत है कि जो इस रास्ते पर चलेगा उसके लिए कांटे बिछाए जाएंगे, उसकी मुखालफत होगी। इसी तरह बनाए हमने हर नबी के लिए दुश्मन, कौन से दुश्मन? शयातीन अल इंस वल जिन, बहुत से शैतान जो इंसानों में से भी हैं, जिन्नों में से भी। कुछ इंसानों को भी शैतान कहा गया, जैसे सूरत अन्नास में आता ना मिनल जिन्नत वन्नास। ये जिन और इंस मिलके क्या करते हैं? यू ही बाद हो मिला बादन, एक दूसरे के दिल में बातें डालते हैं, एक दूसरे को इंस्पायर करते हैं। यू ही, वही कहते हैं ना खुफिया इशारे को, खुफिया तरीके से अपने काम करते हैं, साजिशें करते हैं। ज़ुख़रुफ़ल क़ौली, चकनी चुपड़ी बातें, मुलम्मा शुदा बातें, गुरूरा, फरेब के लिए, धोखा देने के लिए। ज़ुख़रुफ़ किसी शय के कमाल हुस्न को कहते हैं, कामिल हुस्न, बहुत ही खूबसूरत। सोने के लिए भी लफ्ज ज़ुख़रुफ़ इस्तेमाल होता है, सोना, गोल्ड। लेकिन बात को ज़ुख़रुफ़ कब कहते हैं? कि जब झूठ से आरास्ता की जाए बात, यानी झूठ का मुलम्मा किया जाए, और मुनम्मा शुदा बातों के लिए, इन्हीं खूबसूरत बातें, खुशनुमा बातें, झूठी बातें। यहां ज़ुख़रुफ़ुल क़ौल से मुराद वो सारी चालें, तदबीरें, शकूक व शुभात और एतराजात हैं जिनसे अमूमन काम लेकर लोग इंसानों को हक की राह से भटकाते हैं। ये एक बड़ा मुफीद हथियार है उन लोगों के लिए कि जो हक की मुखालफत करते हैं। नेगेटिव प्रोपेगंडा मुराद है दीन का काम करने वालों के खिलाफ। एक बहुत अहम उसूल दिया गया है। क्या उसूल? कि जो शख्स दीन की तरफ लोगों को बुलाएगा اسلام کی طرف لوگوں کو بلائے گا، کچھ لوگ اس کے بلانے پر اس کے آگے لبیک کہیں گے، سر تسلیم خم کر دیں گے، اس کے ساتھی بن جائیں گے، مددگار بن جائیں گے، لیکن کچھ لوگ اپوزٹ، حریف، مخالف، دشمن بھی ہو جائیں گے. ایسا ہر نبی کے ساتھ ہوا. اگر ہر نبی کے ساتھ ہوا تو ہر اس انسان کے ساتھ ہوگا جو دین کی طرف لوگوں کو بلائے گا. اب یہ مخالفین آپس میں ایکا کر لیتے ہیں، یہ انسانوں میں سے بھی ہوتے ہیں، جنوں میں سے بھی ہوتے ہیں. جن انسانوں کے دل میں وسوسے ڈالتے ہیں ان کے خلاف، اور انسان ان کے اعلی کار بن کے شیطانوں کے ان وسوسوں کو، ان کے خلاف باتوں کو آگے پہنچاتے ہیں. مثلا پچھلے ہفتے مجھے کسی نے خط دیا، اس میں مجھ پر کچھ اعتراضات تھے. ان اعتراضات میں سے ایک اعتراض یہ تھا کہ آپ کلمہ آدھا پڑھتی ہیں، صرف لا الہ الا اللہ پڑھتی ہیں، ہم نے سنا ہے کہ آپ محمد رسول اللہ کو نہیں مانتے. اب آپ خود سوچیں اس بات کی کیا حقیقت ہے؟ کچھ بھی نہیں. یہ بات آئی کہاں سے؟ کسی نے کوئی اسی طرح کا سیشن اٹینڈ کیا ہوگا جس میں میں نے توحید پہ، لا الہ الا اللہ پہ سٹریس کیا ہوگا، اس نے وہاں سے ازیوم کر لیا ہوگا کہ یہ تو صرف لا الہ الا اللہ کی بات کر رہی، دوسرا ایسا کوئی نہیں بتایا، نہ انہوں نے بتایا نہیں، دیکھا یہ مانتی نہیں ہوگی. خود سے ایک ازیوم کر کے ایک بات نکال لی، یعنی شیطان نے وسوسہ ڈالا نا اس کے دل میں. اب کیا ہوا؟ اس نے وہ بات کسی اور کو بتا دی. میں وہاں موجود تھی، انہوں نے سارا وقت صرف اللہ کی بات کی، حضور کی بات ہی نہیں کی. اور پھر اس بات کو جس نے سنا اس نے آگے پہنچا دیا، اس نے آگے پہنچا دیا. اب وہ ایک جال بنا گیا، حتیٰ کہ مجھ سے اب اس کی کلیریفیکیشن مانگی جا رہی ہے. مجھ سے پوچھنے اور مانگنے کے بجائے کسی ایک دن آ کے روز سننے والوں سے ہی پوچھ لیں کہ آپ کے خیال میں کیا ایسا ہی ہے؟ آپ جو روز ان کو دیکھتے ہیں، آپ بتائیے یہ کیا کرتی ہیں؟ یہاں سے کسی سے گواہی لے لیتے بجائے اس کے مجھ تک یہ بات پہنچتی. خیر، اس سے فرق مجھے کچھ نہیں پڑا، اس لیے کہ جو جھوٹ چیز ہوتی ہے اس سے فرق کیا پڑتا ہے؟ کوئی فرق نہیں پڑتا. ہر جھوٹ ایک گرد و غبار کی طرح ہوتا ہے، آتا ہے، گزر جاتا ہے، ختم. جیسے آندھی اٹھتی ہے نا، تو کبھی ہمیشہ آندھی تو نہیں رہتی. ہمیشہ کیا ہوتا ہے؟ پلیزنٹ ہوا ہوتی ہے، اور کبھی کبھی آندھی ہوتی. آندھی آتی ہے بڑے زور شور کے ساتھ، بڑی خرابیاں کرتی ہے، لیکن پھر بیٹھ جاتی. اس لیے آندھیوں کی کبھی پرواہ نہیں کرنی چاہیے. تو یہاں پر کیا فرمایا؟ کہ ہر نبی کے لیے، اور پھر ہر اس انسان کے لیے، اس کے ضمن میں اس کا معنی نکلتا کہ جو شخص بھی نبیوں والا مشن لے کے اٹھے گا. انبیاء کا مشن کیا تھا؟ لوگوں کو اللہ کی طرف بلانا. تو آج کے دور میں بھی جو شخص لوگوں کو اللہ کی طرف بلائے گا، ان کے خلاف محاذرائی قائم کی جائے گی، ان کے خلاف پروپیگنڈا کیا جائے گا. یہ پروپیگنڈا شروع کہاں سے ہوتا ہے؟ بالکل جھوٹ پر مبنی ایک بات عام کیسے ہو جاتی ہے؟ اس کی وجہ یہ ہوتی ہے کہ شیطان انسانوں کے دل میں دوسرے کے بارے میں بدگمانی ڈالتا ہے. پہلے وہ گمان ہوتا ہے، پھر وہ بار بار آنے سے یقین بن جاتا ہے، پھر وہ یقین گفتگو بن جاتا ہے، پھر وہ گفتگو پھیلا دی جاتی ہے، پھر وہ بہت سی زبانوں پہ آ کر ایک گواہی بن جاتی. اچھا، ایسا کیوں ہوتا ہے؟ یہ اس لیے ہوتا ہے کہ انسان کا امتحان لیا جائے. آپ سب کے ساتھ ایسا ہوتا ہوگا کہ بالکل ایک جھوٹی بات آپ کے گھر کے منسوخ کر دی جائے اور عام پھیلا بھی دی جائے. ایسا کیوں ہوتا ہے؟ انسان سوچتا میں نے کی نہیں، یہ کیوں ہو گئی؟ اس کی وجہ آزمائش ہے کہ پھر بھی ایک شخص اس راستے پر کتنا پکا رہتا ہے، سچائی پر کتنا قائم رہتا ہے. کیونکہ اگر آپ کے اندر استقامت نہیں ہوگی تو آپ ذرا سی بات سن کے لوگوں کی ایک دم بھڑک اٹھیں گے اور اپنا کام چھوڑ بیٹھیں گے. تو جو شخص لوگوں کی باتوں میں آ کر، لوگوں کے پروپیگنڈے سے ناراض ہو کر حق کی راہ چھوڑ جاتا ہے، تو اللہ تعالیٰ کو ایسے بے وزن لوگ پسند نہیں کہ اس کے دین کا کام کریں. اللہ کو وہ لوگ پسند ہیں کہ جو ہر حال میں اس کے دین پر جمے رہیں، ہوا موافق ہو یا مخالف ہو، तारीफ मिले या बदतारीफी, कोई साथ दे या दुश्मन बने, कुछ भी कोई करे, जब एक रास्ता हक का है उसे हक देख के चुन लिया तो फिर उस पर जम जाए। कुल आमंतु बिल्लाहि सुम्म इस्तकिम, कहो मैं अल्लाह पे ईमान लाया और फिर उस पर जम जा, दुनिया इधर की उधर हो जाए, वो अपना रास्ता ना छोड़े, अल्लाह को थामे रखे। वलौ शा रब्बुका मा फअलूहु, अगर तेरा रब चाहता तो ये ना कर सकते, यानी ये तेरे रब की मशीयत है। मशीयत क्या होती है कि अल्लाह उन्हें करने की आजादी दे रहा है, इसका मतलब नहीं कि अल्लाह उनसे राजी है। मशीयत और रजा में फर्क है। मशीयत का मतलब है कि अल्लाह ने अच्छा काम करने वालों को भी आजादी दी है और गलत काम करने वालों को भी। अगर अल्लाह ताला ये आजादी ना देते तो कैसे पता चलता कौन अच्छा और कौन बुरा है? अगर हर शख्स को मजबूर कर दिया जाता कि सिर्फ सच बोले, झूठ बोल ही नहीं सकता, झूठ बोलते ही जबान बाहर निकल आए, तो फिर सच्चों का सच कैसे निखरे और झूठों का झूठ कैसे पता चले? अल्लाह ने अच्छी बात करने की भी इजाजत और रुख्सत और सहूलत दी है और गलत काम करने की भी, फिर हमसे इम्तिहान लिए कि हम कहाँ इस्तेमाल करते हैं। तो यहां पर फरमाया, अगर तेरा रब चाहता यानी जबरन उन्हें ना करने दे तो ना कर सकते, ये तेरे रब का फैसला है कि इस तरीके से आजमाइश होगी। फजर हम, आप इनको छोड़ दीजिए, जस्ट इग्नोर, ये जुमला अगर आप याद कर लें, मैं बोली और मुझे अपना बच्चा याद आ गया, क्योंकि मेरा ये तकिया कलाम बन चुका था कि जस्ट इग्नोर, कि जब भी कोई ऐसी फजूल बात करे तो कि जस्ट इग्नोर, तो मेरे मुंह से शायद ये बहुत दफा निकला, तो मेरा बेटा इस लफ्ज को पकड़ के मेरा मजाक उड़ाता, मुझे देखते कहता था जस्ट इग्नोर। तो ये जिंदगी में अगर एराज, बस छोड़ दो, आगे ये है इधर से निकल जाओ। आप देखें कि जैसे आप जा रहे हैं सड़क के ऊपर, आगे कोई चीज आ गई तो आप गाड़ी मार देंगे उसको, गाड़ी मारने से क्या होगा, हाथ की गाड़ी टूट जाएगी। असल मंदी क्या है, साइड से होकर निकल जाए, थोड़ी स्लो कर लें। ठीक है, आप एक स्पीड पे आ रहे थे, वो स्पीड आपकी खलल अंदाज हुई, आपको गुस्सा तो जरूर आया, लेकिन हल क्या है, टकराए नहीं उस चीज से, इधर से होके चले जाएं, अपने आप को बचाएं ताकि आप मंजिल तक पहुंच जाएं। अगर आप टकराने लग गए ना तो मंजिल तक नहीं पहुंच सकते, तो गाड़ी को ठीक कराना पड़ जाएगा, वहीं बैठे रहेंगे। अच्छा, एक और बात याद रखें, जब ये आंधी उड़ती है, वायरस फैलता है, तो कैच कौन करता है? जिनकी रेजिस्टेंस लो होती। वसवसों का शिकार कौन होते हैं? जिनका अपना ईमान कमजोर होता है, जो हर सुनी सुनाई बात पर यकीन कर लेते हैं। लेकिन जो अकलमंद लोग होते हैं वो कभी भी इस तरह नहीं करते, वो किसी के बारे में भी बात सुन के कहते हैं अच्छा जरा मैं खुद तहकीक कर लूं। इसीलिए फरमाया वलितसगा इलैहि अफइदतुल्लज़ीना ला यूमिनूना बिल आखिरा, ताकि मायल हो इस प्रोपेगंडे की तरफ उन लोगों के दिल जो आखरत पे ईमान नहीं लाते। ऐसी फजूल बातें किसको भली लगती हैं, कौन कबूल करता है, कौन उन्हें एक्सेप्ट कर लेता है, कौन उन पर यकीन कर लेता है, कौन मान जाता है? जो आखरत को नहीं मानता, जिसको इस बात का खौफ नहीं कि अल्लाह ने पूछना है कि हर सुनी सुनाई बात को क्यों मान लिया था। कहते ना, किसी शख्स के झूठा होने के लिए इतना ही काफी है कि वो हर सुनी सुनाई बात को आगे बयान करने लगे बगैर तहकीक के, और उस पर एक्शन करने लगे इंसान। तो अकीदा आखरत के बारे में जब कमजोरी हो जाती है दिल में, ईमान कमजोर होता है, हिसाब का यकीन नहीं रहता, तो उसकी वजह से इंसान शैतान के जाल में फंसने लगता है। शोशे और दलील में फर्क होता है। आप याद है पहले सिपारे में मैंने शोशे की बात की थी, बनी इसराइल के अंदर ये बीमारी आम थी ना, कि हर संजीदा हकीकत को टालने के लिए शोशे छोड़ देते थे। शोशा क्या होता है कि जो बात जिस कॉन्टेक्स्ट में की जा रही है उसको समझे बगैर उसको कोई साइड का उसका ऐसा पहलू निकाल लेना। मसलन अगर मैं ये कहूं कि अगर आप कोई तस्वीर देखें तो उसमें ये चीज आपको इस तरह नजर आएगी, तो आप ये भूल जाएं कि मैं क्या कह रही हूं, मिसाल क्या है, आप कहें अच्छा तस्वीर खिंचवाना जायज है कि नहीं, हलाल है कि हराम है। अब आपने क्या किया, یعنی اس وقت یہ مسئلہ نہیں ڈسکس ہو رہا کہ تصویر حلال ہے کہ حرام ہے، اس وقت کوئی اور بات کی جا رہی، اور تصویر سے مراد صرف کسی جانداری کی تصویر تو نہیں ہوا کرتی، لیکن چونکہ ہر شخص اپنے دماغ کے مطابق چیزیں لیتا ہے، اپنے ظرف کے مطابق سیدھی یا الٹی، تو میں نے بتایا نا کہ جس طرف سے کوئی دیکھتا ہے اسی طرح کی چیز نظر آتی، تو ایسے میں شوشہ پرداز لوگ کون ہوتے ہیں؟ جن کی زندگی میں کوئی مقصد نہیں ہوتا، جو سنجیدہ حقائق پہ غور نہیں کرتے، جنہیں اپنے وقت کی کوئی قدر و قیمت نہیں ہوتی، وہ فضول پروپیگنڈے کرنے بھی پسند کرتے، سننے بھی پسند کرتے، وہ کوئی سنجیدہ کام نہیں کرنا چاہتے، لہذا وہ اسی شغل میں مصروف رہتے ہیں کہ واٹس نیو، وہ ہر نئی بات کے اس تلاش میں ہوتے ہیں، اچھا کوئی اور نیا شوشہ، کوئی نئی بات، کوئی نئی خبر۔ فرمایا کہ جو آخرت کو نہیں مانتے وہ ایسی چیزوں کی طرف مائل ہوتے چلے جاتے ہیں۔ اس کا حل کیا ہے؟ کہ ایسے شر سے صرف پناہ مانگی جائے، کیونکہ یہ چیز انسان کو بعض اوقات بڑا بددل کرتی۔ اب دیکھیں نا، ایک بات آپ نے کی نہ ہو اور 10 لوگ وہی دہرائے چلے جائیں، آپ پہ الزام تراشی کیے چلے جائیں، تو بعض اوقات انسان کا مورائل ڈاؤن ہونے لگتا ہے، انسان کے اندر پریشانی آنے لگتی۔ اس کا حل کیا ہے؟ نبی صلی اللہ علیہ وسلم نے اس کا حل بتایا۔ ابن جریر نے حضرت ابو ذر غفاری سے نقل کیا ہے کہ میں رسول اللہ صلی اللہ علیہ وسلم کی مجلس میں شریک ہوا، یہ ایک لمبی مجلس تھی، آپ نے فرمایا اے ابو ذر کیا تم نے نماز پڑھ لی؟ میں نے کہا نہیں اے خدا کے رسول صلی اللہ علیہ وسلم۔ آپ نے فرمایا اٹھو اور 2 رکعت نماز پڑھو۔ وہ نماز پڑھ کر دوبارہ مجلس میں آ کر بیٹھے تو آپ نے فرمایا اے ابو ذر کیا تم نے جن و انس کے شیطانوں کے مقابلے میں اللہ سے پناہ مانگی؟ انہوں نے کہا نہیں اے خدا کے رسول صلی اللہ علیہ وسلم۔ انہوں نے پوچھا کیا انسانوں میں بھی شیطان ہوتے ہیں؟ آپ نے فرمایا ہاں، وہ شیاطین جنوں سے بھی زیادہ برے ہیں، وہ اصل شیطان سے بھی زیادہ برے ہیں، جو انسانوں میں سے شیطان لوگ ہیں، جو صرف فساد کی بات کرتے ہیں اور ناروا باتیں اچھالتے ہیں۔ ہم شر من شیاطین الجن۔ پھر فرمایا وَلِيَرْدَوْهُ، تاکہ وہ اسی پر راضی رہیں، اس کو پسند کریں، یعنی جن لوگوں کی زندگی میں آخرت کا تصور نہیں، یقین نہیں، وہ شوشوں پہ خوش رہتے ہیں، وسوسے پھیلانے میں، پروپیگنڈے کرنے میں، فرمایا وہ کرتے رہیں، اسی پر راضی رہیں۔ وَلِيَقْتَرِفُوا مَا هُمْ مُقْتَرِفُونَ، اور تاکہ وہ کمائیں جو وہ کمانے والے ہیں، یعنی گناہ۔ اللہ نے ان کو یہ ڈھیل کیوں دے رکھی ہے؟ تاکہ وہ اپنے گناہوں میں خوب اضافہ کر لیں۔ آپ کو معلوم ہے نا کہ کسی پہ جھوٹا الزام لگانے کا گناہ کتنا ہے، بہتان ترازی کتنا کبیرہ گناہ ہے، کسی کی غیبت بری ہے لیکن اگر وہ بہتان بھی ہو تو وہ اس سے بھی زیادہ شدید ہے۔ یعنی کسی کے بارے میں کوئی غلط بات کرنا، برائی اس کی کرنا ویسے بھی ناپسندیدہ ہے، لیکن اگر اس میں جھوٹ بھی شامل ہو، کسی کی پیٹھ پیچھے اس سے جھوٹی باتیں منسوب کر کے عام کی جائے، تو یہ تو غیبت سے بھی زیادہ شدید چیز ہوتی ہے۔ ایک روایت میں آتا ہے کہ 60 سال کی عبادت ضائع ہو جاتی ہے۔ دوسرا تو بہتان ترازی ان اعمال میں سے ہے کہ جس سے انسانوں کی سالہا سال کی عبادتیں، ریاضتیں بھی ضائع ہو جاتی ہیں۔ جیسے قرآن پاک میں مسلمان بھولی بھالی مومن عورتوں پر ان کی عزت پہ الزام لگانے والوں کی سزا کیا بتائی گئی ہے؟ 80 کوڑے۔ جو کسی مومن عورت پر جھوٹا الزام لگائے اور وہ ثابت ہو جائے کہ اس نے جھوٹ بولا اور اسی نے بولا، تو اس کو پکڑ کے 80 کوڑے لگائے جائے، اتنی شدید مار ہے۔ تو اسی طرح دین کا کام کرنے والوں کے اوپر جھوٹے الزامات لگانا، ان کو پھیلانا، ان کو عام کرنا، یہ بھی سنگین جرائم میں سے ایک جرم ہے۔ اور افسوس کہ آج کل بہت سے دیندار لوگ، سو کالڈ ریلیجس پیپل، اس بات کی احتیاط نہیں کرتے اور صرف سنی سنائی باتیں آگے بیان کرتے چلے جاتے ہیں کہ ہم نے سنا ہے کہ فلاں شخص تو یہ نہیں مانتا، یہ نہیں کرتا، ایسا کرتا ہے، ویسا کرتا ہے، حالانکہ کوئی تحقیق نہیں کی ہوتی، کہیں سے سن لی بات، بلا تحقیق آگے بھی پھیلانا شروع کر دی، क्योंकि हम इंतजार में बैठे होते हैं ना कि कोई शोशा हाथ आए तो हमें कोई इम्पोर्टेंस मिले। नई खबरें सुनाने का हमेशा लोगों को बहुत शौक होता है, सरप्राइज, सरप्राइज देने का। तो आम मामलात में सरप्राइज देते देते कहीं ऐसा ना हो कि किसी की जात पे कीचड़ उछालने के सरप्राइज देने लगे और एक बड़े जुर्म का इर्तिकाब कर बैठे। ये जो इक्तरफू है ना, मुक्तरफून, इक्तराफ लफ्जी माना होता है दरख्त की खाल छीलना। कभी साग बनाया आपने? उसको अमूमन कैसे छीलते हैं? मतलब केला छीलना, चलिए इसको ले लेते। तो इसी तरह किसी दरख्त की जो ऊपर वाली स्किन है ना, उसको छील के उतारना। जख्म का छिलका कुरेदना, जख्म के ऊपर से छिलका हटाना। मजाजी माना है कमाना, अच्छी या बुरी कमाई के लिए, लेकिन बुराई में इस्तेमाल ज्यादा होता है। परफा का माना तोहमत लगाना भी होता है, क्योंकि अमूमन झूठा प्रोपेगेंडा जो है ये तोहमत में आ जाता है कि ये तोहमतें जो लगा रहे हैं लगाते चले जाएं, जो कमाई कर रहे हैं करते चले जाएं, इनको वबाल भुगतना होगा।